बुझ गई प्यास चचा, बुझ गई प्यास चचा, लौट के घर में आओ, लौट के घर में आओ, पूरी कर दो ये दुआ, पूरी कर दो ये दुआ, लौट के घर में जानती हूँ के कटे आपके बाजूरन में, आपके बाद बचा क्या है मेरे दामन में, कुछ नहीं करती गिला, कुछ नहीं करती गिला, लौट के घर में आओ, लौट के घर में आओ, बुझ गई प्यास चचा, बुझ गई प्यास चचा, लौट के घर में आओ, लौट के घर में आओ, बुझ गई प्यास चचा। होते जाते हैं बहुत शाम के गहरे साए, कोई भी घर में नहीं, कौन मुझे बहलाए, तुमको देती हूँ सदा, तुमको देती हूँ सदा, लौट के घर में आओ, लौट के घर में लौट के घर में आओ, लौट के घर में आओ, बुझ गई प्यास चचा। मुझको मालूम न था दूर वतन से आकर आप सो जाएंगे दर या पे अलम लहरा कर, लो चचा दिन भी ढला, लो चचा दिन भी ढला, लौट के घर में आओ, लौट के घर में आओ, बुझ गई प्यास चचा, बुझ गई प्यास चचा, लौट के घर में आओ, लौट के घर में आओ, बुझ गई प्यास चचा। ऐ चचा देखिए छिनती है फूफी की चादर, भाई सजाद कख चाहे लईने बिस्तर, क्या नहीं तुमको पता, क्या नहीं तुमको पता, लौट के घर में आओ, लौट के घर में आओ, बुझ गई प्यास चचा, बुझ गई प्यास चचा, लौट के घर में हम कैद भी होंगे अम्मो, छिन गई बालियां खां एह तमाचे अम्मो, देखो दामन भी जला, देखो दामन भी जला, لوٹ کے گھر میں آؤ، لوٹ کے گھر میں آؤ۔ بجھ گئی پیاس چچا، بجھ گئی پیاس چچا، لوٹ کے گھر میں آؤ، لوٹ کے گھر میں آؤ۔ بجھ گئی پیاس چچا، کبھی گود میں مادر کی کبھی دیکھتی ہوں کہ مہک پاؤں کہیں اصغر کی، ساتھ اصغر کے چچا، ساتھ اصغر کے چچا، لوٹ کے گھر میں آؤ، لوٹ کے گھر میں۔ زینب نے کہا بالی سکینہ میری، بے چچا اور بے پدر ہونا ہے قسمت تیری، کس کو دیتی ہے صدا، کس کو دیتی ہے صدا، لوٹ کے گھر میں آؤ، لوٹ کے گھر میں آؤ۔ بجھ گئی پیاس چچا، بجھ گئی پیاس چچا، لوٹ کے گھر میں آؤ، لوٹ کے گھر میں آؤ۔ بجھ گئی پیاس چچا، شام سے آج بھی ظاہر جو کوئی آتا ہے، ساتھ رہنا وہ پیغام یہی لاتا ہے، میں ہوں زندہ میں چچا، میں ہوں زندہ میں چچا، لوٹ کے گھر میں آؤ، لوٹ کے گھر میں چچا، بجھ گئی پیاس۔